السلام عليكم ورحمة الله وبركاته نحمده ونصلي على رسوله الكريم أما بعد آج کا سبق سن لیجئے سبق نمبر 1178 اللہ کا پیغام انسانوں کے نام اللہ الذی خلق السماوات والارض وانزل من السماء ماء فاخرج به من الثمرات رزقا لكم وسخر لكم الفلك لتجري في البحر بأمره وسخر لكم الانہار اللہ وہ ہے جس نے آسمانوں اور زمین کو پیدا کیا ہے اور آسمانوں سے بارش برسا کر اس کے ذریعے سے تمہاری روزی کے لیے پھل نکالے ہیں اور کشتیوں کو تمہارے بس میں کر دیا ہے کہ دریاؤں میں اس کے حکم سے چلیں پھریں اسی نے ندیاں اور نہریں تمہارے اختیار میں کر دی ہے سبحان اللہ ندیاں نہریں یہ اللہ نے ہمارے اختیار میں کر دی ہے آگے فرماتے ہیں وَسَخَّرَ لَكُمُ الشَّمْسَ وَالْقَمَرَ دَائِبَيْنِ وَسَخَّرَ لَكُمُ اللَّيْلَ وَالنَّهَارَ اسی نے تمہارے لیے سورج اور چاند کو مسخر کر دیا ہے کہ برابر ہی چل رہے ہیں اور رات دن کو بھی تمہارے کام میں لگا رکھا ہے آگے فرماتے ہیں وَآتَاكُم مِّن كُلِّ مَا سَأَلْتُمُوهُ وَإِن تَعُدُّوا نِعْمَةَ اللَّهِ لَا تُحْصُوهَا إِنَّ الْإِنسَانَ لَظَلُومٌ كَفَّارٌ اسی نے تمہیں تمہاری منہ مانگی کل چیزوں میں سے دے رکھا ہے اگر تم اللہ کے احسان گننا چاہو تو انہیں پورے گن بھی نہیں سکتے یقیناً انسان بڑا ہی بے انصاف اور ناشکرہ ہے یہ میں نے ترجمہ کر لیا اب سنیے سورہ ابراہیم کی آیتیں مختصر تشریح سن لیجئے اللہ تعالیٰ کی طرح طرح کی بے شمار نعمتوں کو دیکھو آسمان کو اس نے ایک محفوظ چھت بنا رکھا ہے زمین کو بہترین فرش بنا رکھا ہے آسمان سے بارش برسا کر زمین سے مزے مزے کے پھل کھیتیاں باغات تیار کر دیتا ہے اسی کے حکم سے کشتیاں پانی کے اوپر تیرتی پھرتی رہتی ہیں کہ تمہیں کنارے سے دوسرے کنارے اور ایک ملک سے دوسرے ملک پہنچائے تم وہاں کا مال یہاں یہاں کا وہاں لے جاؤ آؤ لے آؤ لے جاؤ لے آؤ نفع حاصل کرو تجربہ بڑھاؤ نہریں بھی اسی نے تمہارے کام میں لگا رکھی ہیں تم ان کا پانی پیو پلاؤ اس سے کھیتیاں کرو نہاؤ دھوؤ اور طرح طرح کے فائدے حاصل کرو اور سورج بھی چلتے پھرتے اور کبھی نہ تھکتے سورج چاند بھی تمہارے فائدے کے کاموں میں مشغول ہے سورج روشنی دیتا رہتا ہے کبھی بھی بل نہیں مانگتا کبھی اتنا بل آیا اتنا بل بھرو دنیا والو برابر ڈیوٹی کے اندر سورج بھی لگا ہوا ہے اور برابر چاند بھی لگا ہوا ہے اور کبھی تھکتے بھی نہیں اور کبھی بیمار ہوتے بھی نہیں اور کبھی جو ہے بل مانگتے بھی نہیں مقررہ چال پر مقررہ جگہ پر गर्दिश में लगे हुए हैं, न इनमें एक्सीडेंट होता है। कभी भी कहीं नहीं सुना कि चांद और सूरज में एक्सीडेंट हो गया साहब, दोनों के दोनों जो मिल गए और एक दूसरे से टकरा गए। ना, ये अल्लाह का निजाम है। न इनमें टक्कर हो ना आगा पीछा हो, दिन रात इन्हीं के आने जाने से पैदर पे आते जाते रहते हैं। सितारे उसी हुक्म के मातहत हैं। वो रब्बुल आलमीन बाबरकत है, कभी दिनों को बड़े कर देता है, कभी रातों को बढ़ा देता है। सर्दी में रातें लंबी हो जाती हैं, गर्मी में दिन लंबे हो जाते हैं। हर चीज अपने काम में सर झुकाए मशगूल है। वो खुदा अजीज व गफ्फार है, तुम्हारी जरूरत की तमाम चीजें उसने तुम्हारे लिए मुहैया कर दी हैं। तुम अपने हाल और काल से जिन जिन चीजों के मोहताज थे उसने सब कुछ तुम्हें दे दी है। मांगने पर भी देता है, बेमांगे भी देता है, उसका हाथ कभी भी नहीं रुकता। तुम भला रब की तमाम नेमतों का शुक्रिया तो क्या अदा करोगे, तुमसे तो उनकी पूरी गिनती भी महाल है। ये मैंने मुख्तसर से तशरीह कर ली, अब मेरे साथ पढ़ लीजिए। या रब लकल हम्द कमा यंबगी लिजलाल वजह का वाजीम सुल्तानिक। आमीन आमीन। ए अल्लाह हम तेरा शुक्र अदा करते हैं। कहिए मेरे साथ, ए अल्लाह हम तेरा शुक्र अदा करते हैं, ए अल्लाह हम तेरा शुक्र अदा करते हैं। इस शुक्र अदा करने को तो कबूल फरमा। आमीन आमीन। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु। वाखिरु दावाना अलहम्दुलिल्लाहि रब्बिल आलमीन।